सुनी कहानी अनौठो बेथा भए छ मेरो प्रेम कहानी नमनै म सजाउनै सके न कसैलाई सुनाउनै सके नमनै म सजाउनै कसैलाई सुनाउनै सके आँसु दिन मलाई आफ्नो निशानी अनौठो बिथा छ मेरो प्रेम कहानी अनौठो बिथा भावनामा डुबाई डुबाई लैजाने नै तिमी मलाई भावनामा डुबाई डुबाई लैजाने नै तिमी मलाई बिर्से छैन काखमा राखे माया प्रेमका कथा भन्थ्यौ तिमी हाम्रो माया दुनियाँलाई देखाउनु छ भन्थ्यौ तिमी हाम्रो माया दुनियाँलाई देखाउनु छ तर आज कसले लाग्यो सुनै सुनको डोली चढा अनौठो बिथा भए छ मेरो प्रेम कहानी अनौठो बिथा भए छ मेरो प्रेम भाका तिम्रा आफ्नै छन्ने यो मन आँखाका ती भाका तिम्रा आफ्नै छन्ने यो मन ओठका मुस्कानहरू आफ्नै छन्ने यो तन आफ्नै छन्ने यो तन पराईको सङ्गी रहेछ पराईको सिउँदो सँगै पराईको सङ्गी रहेछ पराईको सिउँदो सँगै उपहार कस्तो भोजमाले निम्तो दिन्छ अनौठो बिथा भए छ मेरो प्रेम कहानी अनौठो बिथा भए छ मेरो प्रेम कहानी नमनै म सजाउनै सके कसैलाई सुनाउने सके नमनैमा सजाउने सके न कसैलाई सुनाउने सके आँसु दिन मलाई आफ्नो निशानी अनौठो बेथा भएछ मेरो प्रेम कहानी अनौठो बेथा भएछ मेरो प्रेम कहानी अनौठो बेथा भएछ मेरो प्रेम कहानी तिमी बसन्तको बाहर ब आफ्नै हातमा हुन रहेछ लेखेर भाग्य मेट्नु भन्दा नलेखिएकै जाति हुन्थ्यो। हामी बिचको सम्बन्ध आयो अझै कति माथि हुन्थ्यो। भेटिएर छुट्नु भन्दा नभेटिएकै जाति हुन्थ्यो। हामी बिचको सम्बन्ध आयो अझै कति माथि हुन्थ्यो। हामी बिचको सम्बन्ध आयो अझै कति माथि हुन्थ्यो। हामी बिचको सम्बन्ध आयो अझै कति माथि हुन्थ्यो। I'm not afraid to die। मयो ढोकामा कोही आई सके छ लुकी लुकी नानीहरूले चियाइ सके छ मन मनै मन पराइ सके छु थाहै छैन मनै मन पराइ सके छु थाहै छैन मनै मन पराइ सके छु थाहै छैन मनै मन पराइ उनी चिन्पारी तारेर लौ मकासरे हो भेटु मकासरे पुरानो डुंगा